जस्तै खायो जो भन्दिन्छु भनी जो भन्दिन्छु भनी सलाला बगेको पानी छलकै छलान्यो छल्केर झलकै झल्केको जोबान जान्छ कि ढलकै ढल्केर सलाला बगेको पानी छलकै छलान्यो छल्केर झलकै झल्केको जोबान जान्छ कि ढलकै ढल्के आई झलकै झल्केको जोबान जान्छ कि ढलकै ढल्के झलकै झल्केको जोबान